फोनो आया को थो अली अली संका तला को थो हजार जोली जोली मलाई तो छोड़ीन छोड़ीन को संग छिनी फोनो आया को थो अली अली संका तला को थो हजार जोली मलाई त छोडिन छोडिन कोसँग छिउनी मलाई त छोडिन छोडिन कोसँग छिउनी छोडिन छोडिन कोसँग छिउनी मलाई त छोडिन छोडिन कोसँग छिउनी छोडिन छोडिन को सँग छिउनी बेसारी थाली गाउँकी राधा सहर कि पोताली हजार जोडी जोडी मलाई त छोडिन छोडिन कोसँग थियौनी मलाई त छोडिन छोडिन कोसँग थियौनी काफले गौतमको हजार जुनी जुनी सीआरबीटी 01600018374 पीआरबीटी 6051-9725 छोडिन कोसँग थियौनी मलाई त छोडिन छोडिन कोसँग थियौनी